सँगै आउँछौ तिमी भनेर साँझको जुन सँगै आउँछौ तिमी भनेर तँलाई रहन्छु आकाशमा रातको तारा गरेर साँझको जुन सँगै आउँछौ तिमी भनेर साँझको जुन सँगै आउँछौ तिमी भनेर साँझको जुन सँगै आउँछौ तिमी भनेर तँलाई रहन्छु आकाशमा रातको तारा गरेर साँझको जुन सँगै आउँछौ तिमी चुनेर भाग्ने गर्छौ लाजले ती आँखा छोपेर अकेला चुनेर भाग्ने गर्छौ लाजले ती आँखा छोपेर चुडियो मुटु भागिदियो साँझको जुन सँगै आउँछौ तिमी भनेर।